यो कस्तो दूरी यो कस्तो दूरी यस्तो लाग्थ्यो हाम्रो माया नमुना नै बन्द छ यस्तो लाग्थ्यो हाम्रो माया नमुना नै बन्द छ किन आज त्यही मायामा अभिशापको गन्ध छ किन आज त्यही मायामा अभिशापको गन्ध छ अभिशापको गन्ध छ यो कस्तो दूरी हामी बीचको